اللہ الرحمن الرحیم حمدن لفاتر لکل الصلاتین علی خاتم الرسول اللہم صلی علی سیدنا محمد وعلی آل محمد وبارک وسلم علیہ. ناظرین السلام علیکم ورحمت اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع دل کے امراض, اور آج ہم دل کے امراض میں پہلا ٹاپک انجائنا ڈسکس کریں گے. انجائنا کے لغوی معنی جو اصل میں ہیں وہ یہ ہیں کہ دم کا گھٹنا, کہ ایسا محسوس ہوتا ہے کہ تمام چراغ جو ہے وہ روشن ہو گئے ہیں, طبق 14 طبق طبق جسے ہم کہتے ہیں وہ روشن ہو گئے ہیں, اور اتنا شدید قسم کا درد ہوتا ہے کہ جیسے محسوس ہوتا ہے کہ بالکل دم گھٹ رہا ہے. تو اسی مناسبت سے اس کا نام انجائنا رکھا گیا کہ یہ دم گھٹنے والی کیفیت ہوتی ہے. عموماً انجائنا کو چھوٹا ہارٹ اٹیک بھی کہتے ہیں کہ یہ چھوٹا ہارٹ اٹیک ہے, اور بعض دفعہ اس انجائنا کے مرض کی وجہ سے کئی لوگوں کی جان بھی چلی جاتی ہے. بنیادی طور پہ انجائنا ہمارے سینے کے بیچ والی ہڈی, نیچے والی ہڈی سے اوپر والی جو ہڈی اوپر کی طرف جو حصہ ہے, یہاں پہ درد محسوس ہوتا ہے, اور درد بالکل بعض دفعہ چند سیکنڈز کا ہوتا ہے, اور اس کے بعد وہ درد اگر اسٹیبل ہو جائے تو وہ سیدھے ہاتھ کی طرف آ کر پھیل جاتا ہے, اور اتنا شدید ہوتا ہے کہ بعض دفعہ وہ ہماری انگلیوں تک بھی چلا جاتا ہے, اور بعض دفعہ وہ درد سینے کے اوپری ہڈی سے لے کے ناف تک بھی چلا جاتا ہے, اور ایسا محسوس ہوتا ہے کہ جس نے جیسے اندر سے کوئی دبوچ رہا ہے, جیسے ایک دم گھٹنے والی کیفیت ہوتی ہے. انجائنا میں جو اصل معاملہ یہ ہوتا ہے کہ جو ہماری شریانیں ہیں ان شریانوں میں رکاؤ پیدا ہو جاتا ہے, اور وہ رکاوٹ کم ہوتی ہے. جب وہ رکاوٹ کم ہوتی ہے تو ہمیں سب سے پہلے انڈیکیشن جو ملتی ہے وہ یہ ملتی ہے کہ سیڑھیاں چڑھنے سے مریض کا عموماً جو ہے وہ سانس پھول جاتا ہے, وزن اٹھانے سے سانس پھول جاتا ہے, اور وہ لوگ جو کہ تمباکو کا استعمال, سگریٹ کا استعمال زیادہ کرتے ہیں ان کے بھی عموماً جو ہے سینے میں ایک دباؤ سی کیفیت محسوس ہوتی ہے, اور ان کو بھی ایسا محسوس ہوتا ہے کہ ایک بوجھ سا سینے پہ آ گیا ہے. تو یہ سب چیزیں جو ہیں اصل میں انجائنا کی کیفیت ہے. اس میں عموماً جو تکلیف ہے اس کی وجوہات کے اندر ہم بہت زیادہ مرغن غذائیں کھانا, حیوانی چکنائی. دیکھیں ہمیشہ یاد رکھیں کہ افراط کولیسٹرول ہو یا آپ کو بلڈ پریشر کا مرض ہو یا آپ کو انجائنا کا مرض ہو یا پھر آپ کو پلپیٹیشن کا مرض ہو, اس کی کاز جو ہے آپ کو حیوانی چکنائی ہوتی ہے, کہ جو حیوانی چکنائی ہوتی ہے وہ اصل میں جو ہے وہ افورڈیبل نہیں ہوتی باڈی کے لیے. تو عموماً ہم جو بڑے مزے کے دمبے کے گوشت کھاتے ہیں اور اس میں اس کی چکنائی لگاتے ہیں, اور اس کے علاوہ بھی اگر آپ بالکل مبرہ بھی کر لیں گائے کے گوشت کو, اس کو بالکل چکنائی ہٹا کے روکھا گوشت بھی اگر آپ لے کے آتے ہیں تو اس کے اندر بھی 30% چکنائی موجود ہوتی ہے. تو یہ چیز ذہن میں رکھیں کہ جو انجائنا کا پیشنٹ ہے اس کو جو سب سے خطرناک چیز ہے وہ حیوانی چکنائی ہے. حیوانی چکنائی سے ہمیں پرہیز کرنا ہے, اور سب سے اہم غلطی جو ہم اپنی زندگیوں میں کرتے ہیں کر رہے ہیں وہ ورزش کی کمی ہے. ہمیں صبح کے وقت جو ہے باقاعدہ نماز کے بعد واکنگ کرنی ہے, ورزش کرنی ہے, ٹہلنا ہے. ورزش جو ہے ہماری بند رگوں کو کھول دیتی ہے, ورزش جو ہے ہماری ٹینشن اور ڈپریشن کو بھی کم کر دیتی ہے. انجائنا کی اور وجوہات میں سے ٹینشن ڈپریشن بھی ہے, غم اور غصہ بھی ہے, ڈائبیٹک کا پیشنٹ بھی ہے, گردے کی خرابی کی وجوہات بھی ہوتی ہیں, بلڈ پریشر کی زیادتی بھی اس کا ایک اہم وجہ ہوتی ہے, اور جیسے میں نے عرض کیا کہ کھانے پینے کے آداب جو ہے وہ ہم اس پر بالکل فالو نہیں کرتے کہ ہمیں کیا کرنا ہے, ورزش کرنی ہے, اور اپنے غذاؤں کے اندر چکنی چیزوں کو مکمل طور پہ ہٹا دینا ہے. خاص طور پہ جو بازار میں جو گھی اور تیل کی تلی ہوئی چیزیں ہوتی ہیں وہ انجائنا کا سبب بنتی ہیں, کیونکہ اس میں جو بھی چکنائی ہے, جو بھی گھی ہے, تیل ہے, وہ استعمال شدہ بڑے بڑے ہوٹلوں میں ایک بار تیل استعمال کیا جاتا ہے, اور اس کے بعد وہ تیل جو ہے بازاروں میں فروخت کیا جا رہا ہے جاتا ہے, اور وہ تیل تیل صحت کے لیے نقصان دہ ہوتا ہے، وہ یوز کیا ہوا ہوتا ہے، اس میں کیمیکل کے اثرات اور زیادہ بڑھ جاتے ہیں، تو وہ تیل عموماً یہ سموسے والے اور یہ جتنی چیزیں تلن والی چیزیں جو ہیں، ہمارے زیادہ تر آبادی جو ہے 70% لوگ ایسے ہی کھانا کھاتے ہیں، خاص طور پہ اگر آپ بریانی میں دیکھیں کہ بڑا ٹیسٹ ہے، تو اس کی وجہ یہ ہے کہ اس کے اندر حیوانی چکنائی بہت زیادہ ڈالی گئی ہے، اس میں دمبے کی چربی ضرور ڈالی گئی ہے، اس میں گائے کی چربی ضرور ڈالی گئی ہے، اس لیے کہ آپ کہتے ہیں کہ فلانے کی بریانی بڑی اچھی ہے، اس کی وجہ یہ ہوتی ہے کہ اس کے اندر حیوانی چکنائیوں کا استعمال بے دریغ کیا جاتا ہے، جو ہماری صحت کے لیے بالکل معتبر نہیں ہے، بالکل اچھا نہیں ہے۔ اصل میں دل کی حفاظت کرنا ہر انسان کا فرض ہے، دل ہمارا پوری باڈی کا ایک منبع ہے اور یہی آگے جو ہے وہ خون سپلائی کرتا ہے، خون تو ہر انسان کے جسم میں ہوتا ہے لیکن پریشر جو ہے وہ اس خون کو چلاتا ہے، یہ جو بلڈ پریشر ہوتا ہے یہ نارمل اب نارمل اوپر نیچے، اس کا بھی جو ہے ایک پورا سسٹم ہے، انشاءاللہ آپ کو اگلے ہفتے اس ٹاپک پر بھی بتائیں گے، لیکن ہم آج جو بات کر رہے ہیں کہ اپنی غذاؤں سے ہمیں چکنی چیزیں ہٹانی ہیں، ورزش کو جو ہے اپنے زندگیوں کے اندر شامل کرنا ہے، اور خاص طور پہ 50 سال کی عمر میں جو لوگ آ جاتے ہیں وہ اپنے دل کا خیال رکھیں، یہ چیزیں، یہ گٹکا، یہ پان، یہ سگریٹ اور یہ چکنی چیزیں تو بالکل مزے کی ہوتی ہیں لیکن آپ کی زندگی سے زیادہ مزے کی نہیں ہوتی، وہ زندگی جو آپ گزارنا چاہتے ہیں وہ اپنے بچوں کے خاطر ایسی زندگی گزاریے کہ جو ٹینشن لیس ہو، اسی طریقے سے آپ یہ دیکھیے کہ عموماً سر میں درد ہو رہا ہے، عموماً سینے میں بھاری پن ہو رہا ہے، تو آپ کو کسی بھی جگہ سے پہلے آپ کے دوست احباب، آپ کی خالہ چچی پھپھی آپ کو کہتی ہے کہ تمہیں ادھر دباؤ ہو رہا ہے، تمہیں ادھر درد ہو رہا ہے، یہ ضرور جو ہے وہ گیس کا درد ہے، یہ تمہاری گیس جو ہے نا وہ تمہیں روٹریٹ کر رہی ہے اور تکلیف ہو رہی ہے، تم فوری طور پہ ایسی چیز کھاؤ کہ جس سے تمہاری قبض یا گیس جو ہے وہ رفع ہو، اس غلط فہمی میں نہیں رہنا چاہیے، جو میں نے آپ کو نشانی آج بتائی ہے انجائنا کی اس میں یہی ہے کہ بیچ کے حصے میں اوپر کی طرف درد ہوگا اور سیدھے ہاتھ کی طرف درد بڑھے گا، اور بعض دفعہ کیسز میں یہ بھی دیکھا گیا ہے کہ درد زور سے ہوتا ہے، وہ اگر 5 سیکنڈ، 6 سیکنڈ یا 10 سیکنڈ سے زیادہ کا ہو جائے تو اس کے معنی اب اٹیک پڑ گیا، اور اس میں مریض کی جان بھی جا سکتی ہے کہ اس کے ہونٹ جو ہے سفید ہو جائیں گے، سر میں بھاری پن ہو جائے گا، پورے پسینہ جسم کے اندر آ جائے گا، دائیں جانب جو ہے بہت شدید درد ہوگا، اور آپ اتنا زور سے کرائیں گے کہ آپ کو آنکھوں میں کچھ نظر نہیں آئے گا، اندھیرا سا آ جائے گا، اس کے معنی وہ اٹیک جو ہے وہ پرولونگ ہو گیا، وہ 5 سیکنڈ 10 سیکنڈ سے وہ پرولونگ ہو گیا اور وہ اٹیک آپ کی جان لے سکتا ہے۔ انجائنا کو ہلکا مت لیجئے، بلکہ کوشش یہ کیجئے کہ انجائنا کے جو بھی سمٹمس میں نے بتائے کہ سانس کا چڑھنا، سانس کا پھولنا، قبض کا ہونا، یہ سب چیزیں اس کے اندر شامل ہیں، اس کی انویسٹیگیشن جو ہے وہ ضرور کروائیے۔ تو ناظرین یہ انفارمیشن تھی، اس پر ہم آپ سے مزید بات بھی کریں گے، آپ کی کالز بھی لیں گے، یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں، آپ سے ملتے ہیں وقفے کے بعد۔ السلام علیکم ورحمۃ اللہ۔ ورحمۃ اللہ، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ وقفے کے بعد ہم آپ کی کالز لیتے ہیں، ہمارے پاس ایک کالر موجود ہیں، ان سے بات کرتے ہیں۔ جی السلام علیکم۔ جی وعلیکم السلام۔ کون صاحب، کیا حال ہے جناب؟ جی الحمدللہ، فرمائیے۔ جی سر، میرا مسئلہ یہ ہے کہ میں تقریباً 3-4 ماہ سے میدے کی دوائی استعمال کر رہا ہوں، تو میدا میرا ایسا کرے کھانا مجھے 3 ٹائم بھوک بھی لگتی ہے، لیکن اس کے باوجود مجھے جلن ہے نا سینے کی، وہ جو گھبراہٹ ہے وہ نہیں جاتی، تقریباً 2-3 ماہ سے یہ پریشانی مجھے بنی ہے، اور جو بھی میڈیسن استعمال کرتا ہوں نا وہ ایسا ہے کہ وہ بجائے سزا دینے کی نقصان دیتی ہے، اس کے لیے مجھے پلیز ذرا کہ میرے سے مشورہ دیں۔ عمر بتائیے آپ کی اور نام میں نے نہیں پوچھا آپ کا۔ جی ہاں جی، میری عمر 60 ایئرز ہے۔ اچھا، اور میں ثناء اللہ بات کر رہا ہوں سیالکوٹ سے۔ ٹھیک ہے، ثناء اللہ صاحب جہاں پور سے؟ سیالکوٹ سے سر۔ اچھا، اس میں آواز کے لیے نہیں آ رہی، سیالکوٹ سے۔ ٹھیک ہے ثناء اللہ صاحب، آپ کی کال کا بہت بہت شکریہ۔ ہمارے پاس یہ جو ثناء اللہ صاحب نے جو سوال کیا، और इसमें जो घबराहट वाली बात आपने की, या दिल का डूबना, घबराहट का होना या पल्पिटेशन, ये चीज़ें अमूमन होती हैं। वही बात जो अभी मैं पहले सेगमेंट में कर रहा था कि आप अपने दिल की तरफ तवज्जो दीजिए और कोशिश ये कीजिए कि आप किसी एक्सपर्ट को दिखाइए, जो दिल का एक्सपर्ट है, जो डॉक्टर्स होते हैं या कोई तबीब है, उसे आप दिखाइए और आप एक तमाम चीज़ें इसको चेक कीजिए कि कहीं आपके दिल की कमज़ोरी या दिल का खफगान का मर्ज, जिसे हम पल्पिटेशन है, वो तो नहीं हो रही। कि अमूमन होता यही है कि हम उसको गैस के ज़ुमरे में लेकर जाते हैं। तो आप कोशिश ये करें कि ज़रूर दिखाइए, और सौंफ आप ले लीजिए, और इसी तरीके से इसमें आप बड़ी इलायची, सौंफ और बड़ी इलायची, इन दोनों चीज़ों को आप तकरीबन एक गिलास पानी में उबालिए, और उबाल कर छान कर जो है इसका पानी खाना खाने से पहले आप पी लिया कीजिए। और ख़ास तौर पे इंजाइना के पेशेंट और वो जो ब्लड प्रेशर के खफगान के पेशेंट हैं, उनके लिए मुरब्बे आमला जो है बहुत उम्दा चीज़ है, इसका इस्तेमाल सुबह कीजिए। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। अस्सलामुअलैकुम। वालेकुम अस्सलाम। कौन साहिबा, कहाँ से? मैं मिसेज असद बात कर रही हूँ, टेक्सला से। जी मिसेज असद, अकीम साहब, मेरी बेटी का कद छोटा है ना, 17 साल उसकी एज है। ठीक। तो उसका कद छोटा है, तो कुछ बताइएगा। मैंने वो संगाड़ा वाला पहले किया था ना, तो आप मुझे बताइएगा कि उससे कुछ फर्क नहीं पड़ा, तो और मसले हो गए थे उससे, संगाड़ा जो आप वो। तो कितना अरसा तक दूं, और बेटों को भी दे सकती हूँ? एक 19 साल का है और एक 14 साल का है। सबको दे सकती हैं, इंशाल्लाह आपको जवाब में देता हूँ। आपके कॉल का बहुत बहुत शुक्रिया। टेक्सला से मिसेज असद थी। हमारे पास कॉलर हैं, तो पहले हम जवाब इनको दे लेते हैं। आज कुछ टेक्निकल मसला है, कॉल आती है और ड्रॉप हो जाती है। मिसेज असद ने बताया कि देखिए, हाइट का फिनोमिना ये है कि लड़कियों में और लड़कों में 21 साल लड़कों की और अमूमन 20 साल जो है लड़कियों की, लेकिन और किताबों में या प्रैक्टिकली जो मैंने देखा कि लड़कों में 23 साल तक के और लड़कियों में 21 साल तक के हाइट बढ़ सकती है। इसके लिए सबसे अहम चीज़ जो है वो वर्जिश होती है। वर्जिश आप जो बाकायदा पाइप लगा के उसमें हैंगिंग की जो वर्जिश होती है, रस्सी कूदना, इस किस्म की चीज़ें जो आप कीजिए, और उसमें हब्बुल रिशात सुबह के वक्त 3 ग्राम, शाम के वक्त 3 ग्राम लीजिए। हब्बुल रिशात के साथ मैं मस्तगी रूमी मिला देता हूँ कि 100 ग्राम हब्बुल रिशात के अंदर आप तकरीबन 5 ग्राम मस्तगी रूमी पीस लीजिए, और 3 ग्राम यानी कि तीन तीन चुटकी सुबह और शाम को दीजिए। और इनको लाल मसूर जो होती है, इस साबित मसूर जो होती है लाल वाली, उसको कूट के और उसका जो है सूप पिलाइए। 50 ग्राम दाल का सूप दिन में 2 मरतबा आप पिलाइए, तो आप देखेंगे इंशाल्लाह 3 महीने के अंदर इनकी हाइट बढ़नी शुरू हो जाएगी। हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम हकीम साहब। जी वालेकुम सलाम। कौन कहाँ से? जी मैं कराची से फरीदा वसीक बात कर रही हूँ। मसला ये है कि मेरी बेटी के मुंह में छाले हो जाते हैं, और बहुत जल्दी जल्दी हर महीने के वो हो जाते हैं। डॉक्टर ने इसको भी काफी इलाज कराया था, लेकिन वो आयरन की उन्होंने दी, लेकिन इससे ज्यादा फायदा नहीं हो रहा, तो आप प्लीज इसका इलाज बता दें। सेकेंड ये कि ना, रिपीटिंग टाइम भी बता दीजिएगा, थोड़ी देर बाद बताइएगा, ताकि मैं टीवी में आपका ये देख लूँ। जी जी, रात को 1 बजे हमारा रिपीटिंग टाइम होता है। बच्ची का जहनी तौर पे ये अच्छी है, और कोई मसला तो नहीं है कि चीज़ें भूलना। अच्छा, आप चली गई हैं। आप एक और कॉलर हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहब, कहाँ से? राशिद बात कर रहा हूँ, शर्मिया वाली से। जी जी बोलिए। सर मेरा मसला ये है कि मेरे बच्चे है तकरीबन 5 साल उसकी उम्र है, उसके पेट में कीड़े हैं सर। ठीक, तो इसका कोई तरीका कार बताएं। दूसरा सवाल मेरा ये है कि मेरे वालिद साहब हैं, उनके घुटनों में दर्द होता है, हालांकि वो नमाज भी नहीं पढ़ सकते इस वजह से, मतलब बैठ के पढ़ तो लेते हैं लेकिन इस तरह के खड़ा कर लेते हैं पांव को। ठीक है, ठीक है जनाब, आपको इंशाल्लाह जवाब देते हैं। और हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब। मुझे क्या होता, ये मेरे नाक के पास नासूर है, उसका मुझे मालूम करना है। अच्छा ठीक है, तो आप जो है नाम बताइए और कहाँ से बोल रही हूँ? कराची से बात कर रही हूँ। कराची से, तो इसमें आपको कीड़े हैं, नाक से कीड़े तो नहीं आते? नहीं नहीं नहीं नाक से कीड़े वगैरह नहीं आते, मेरी ये आँख के नीचे ना कोई में सीधी तरफ वो मवाद और पानी निकलता है और फूल जाता है कोना मेरी नाक आँख के नीचे। अच्छा अच्छा अच्छा। और बहुत सर में मेरे तकलीफ रहती है और जलन होती है, पानी गिरने से मैं साफ करती हूँ तो यहाँ पे जगह ही छिल जाती है आँख के नीचे। अच्छा अच्छा चलिए ठीक। उम्र बता दीजिए आप। मेरी 50 साल उम्र। अच्छा अच्छा। तो आपको अमूमन जो है एलर्जी थोड़ी रहती है, जैसे इसकी वजह से छींके तो नहीं आती ज्यादा? छींके आती है कभी और नहीं, मैं छींके खुद लेना पड़ती है इसलिए कि मेरे सर में दर्द कम हो जाता है छींकों से। जी जी जी। छींके या पानी रुक जाता है आपसे तो बहुत तकलीफ होती है और मवाद बहुत निकलता है सुबह के टाइम पे, जब मैं मुंह धोकर आती हूँ तो मेरे पीप निकलती है, पानी भी रिसता है। चले ठीक है, मैं इंशाल्लाह आपको बताता हूँ। यहाँ पे एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मैं आरिफ बोल रहा हूँ पिंडी से। जी रियाज साहब फरमाइए। जी सर क्या सवाल है आपका? कॉल हमारी से ड्रॉप हो गई है। ये कराची में से हमारे पास फरीदा साहिबा की कॉल थी, इन्होंने बताया कि बच्ची के मुंह में छाले जो है वो काफ़ी पहले से हो रहे हैं और अभी तक फ़ायदा नहीं हो पा रहा। तो मुंह के छाले के लिए सबसे अच्छी चीज़ ये है कि अगर बच्ची ज़हनी तौर पे बिल्कुल ठीक होती है, अमूमन इसके जो रूट्स हैं वो दिमाग तक भी जाते हैं कि अगर कोई ऐसी बात हो तो वो इन्वेस्टिगेट किया जाए। दूसरे मुंह में छाले की वजह जो है मसूड़ों में पायरिया का होना या मसूड़ों में कोई ऐसी बीमारी का लग जाना जिसकी वजह से ऊपर की तरफ जो है ये ख़राबी होती है जो नज़र नहीं आते और वहाँ से जो मवाद निकलता है वो आपके छालों को जो है बढ़ाता है। तीसरी वजह जो कॉमन है वो मैदे की गर्मी या मैदे की जलन की वजह से भी छाले होते हैं। तो इनके लिए सबसे अच्छी चीज़ ये है कि ये तीन चीज़ें आप लिख लीजिए। आप इसमें सबसे पहले छोटी इलायची जो है इसके दाने लिख लीजिए, 50 ग्राम ले लीजिए, तबाशीर 50 ग्राम ले लीजिए और इसी तरीके से इसमें आप चीनी ले लीजिए 50 ग्राम। इन तीनों चीज़ों को आप पीस लीजिए, अगर मिश्री आसानी से मिल जाए तो इन तीनों चीज़ों को पीस के आधा चमचा सुबह आधा चमचा शाम लीजिए और इसी तरीके से गरारे के लिए आप कोशिश ये करें कि मेडिकेटेड ग्लिसरीन मंगवा लीजिए और हरा धनिए की जो दो गड्डियाँ लेके उसको पीस लीजिए और उस पानी में मेडिकेटेड ग्लिसरीन जो है मिला लीजिए और उसके बाद उससे आप कुल्लियाँ करवाएँ बच्ची को, तो इससे आप देखेंगे बेहतरी की तरफ आ जाएगी। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मुझे अपनी खाला के बारे में पूछना था, उसके दिल में दर्द होता है। आपका क्या नाम है? जी मैं बख्तावर बात कर रही हूँ पेटा से। बख्तावर जी, और मैं हमला हूँ, मेरी सांस की जरा बंद होती है, इसके बारे में भी पूछना था। तो दिल का मसला क्या है आपकी खाला का कि दिल में दर्द होता है? या उसकी दिल के शरियाने बंद है ना, उसमें कहते हैं कि कचरा आया हुआ है। अच्छा। इस वजह से ना वो थोड़ा सा सांस ले सकती है, फिर उसकी दौरे पड़ते हैं, उसको सांस उसकी बंद होती है, इसमें ही मसला है। अल्हम्दुलिल्लाह ठीक है। तो कोई डॉक्टर की दवाएं ले रही है? जी हाँ, और डॉक्टर की दवाएं भी ले रही है, उसके बावजूद भी डॉक्टर ने कहा है कि आपने अपने दिल का वॉच करवाना है ना। अच्छा अच्छा अच्छा अच्छा अच्छा, चलें ठीक है मैं जवाब देता हूँ आपको। हमारे पास कराची से हमने जवाब दे दिया और मियांवाली से एक हमारे पास सवाल था और इसमें इन्होंने बताया था कि बच्चा जो है 5 साल का है, इसके पेट में कीड़े हैं, इसके लिए मुख्तलिफ दवाएं बाज़ार से मिलती हैं, किरमार के नाम से एक दवा मिलती है, उसमें चूंकि सब चीज़ें आप लोग औजान में गलती कर देते हैं इसलिए किरमार जो है वो आप जो है ले लीजिए, किसी भी स्टोर से मिल जाएगी, उसका इस्तेमाल कीजिए। और वालिद साहब के लिए आपने कहा कि घुटनों में दर्द रहता है, अमूमन इस एज के अंदर लेस की कमी हो जाती है, लेस की کمی کے لیے جو سب سے اچھی تین چیزیں قسط شیری، سورنجان شیری اور تیسری چیز موسلی سفید، یہ تینوں چیزیں آپ ہم وزن لے کے والد صاحب کو صبح شام جو ہے اس کو لازمی پلائیے، اور اسی طریقے سے تین عدد بھنڈی لے لیجئے اور بھنڈی کو بیچ میں سے چیرا لگا کے اس کو اچھی طرح چیک کر لیں، اس میں کوئی کیڑا نہیں ہے، اور اس کو رات کو پانی میں بھگا دیجئے اور صبح کے وقت اس کا صرف پانی جو ہے والد صاحب کو پلائیے، تو یہ عموماً بڑا عمدہ رہتا ہے اس علاج کے سلسلے میں. ہمارے پاس کراچی سے جو خاتون تھیں 50 سالہ، انہوں نے بتایا کہ ان کے ناک میں مسئلہ ہے. ناک کے مسئلے کے لیے جو آپ نے بتایا عموماً رال آتی ہے، بعض دفعہ اس میں جو ہے آپ نے بتایا کہ پیپ بھی آتی ہے، اس کے لیے سب سے اچھی چیز یہ ہے کہ آپ سنگ جراحت لے لیجئے، سنگ جراحت لے لیں اور دم الاخوین، دو چیزیں آپ لے لیجئے، ہم وزن لے لیں، دم الاخوین اور سنگ جراحت کو آپ ہم وزن لے کے اور اس کی ہلکی سی جیسے پاؤڈر سا یا پھر اس کو کسی عرق گلاب میں یا کسی میں ملا کے اور اس کو کاٹن بڈ سے اپنی ناک میں لگائیے، یہ بڑی عمدہ چیز رہے گی. اور اسی طریقے سے کھانے میں آپ کوشش یہ کریں کہ شربت عناب کا استعمال جو ہے وہ آپ کیجئے، اس سے انشاءاللہ بہتری آئے گی. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ جی مہرونی صاحب بات کر رہی ہوں لاہور سے. جی فرمائیے. جی میں نے اپنے گلے کے بارے میں پوچھنا تھا کہ میرا گلا، مجھے 6 مہینے ہو گئے ہیں اور میرا گلا بالکل بھی ٹھیک نہیں ہو رہا، اتنی مجھے کھانسی ہوتی ہے مسلسل. اچھا. میں نے اپنے ٹیسٹ بھی کروائے ہیں، سارے کلیئر آئے ہیں، اور اس کے بعد اب جو ہے میں وہ، مجھے ڈاکٹر نے کہا کہ شاید آپ کو دمے کے اثرات ہیں. میں انہیلر بھی لیتی رہی ہوں تو وہ اس سے بھی مجھے فرق نہیں پڑا. اب میں نے الرجی ٹیسٹ کروایا ہے تو ٹیسٹ کا انہوں نے بتایا تھا تھوڑا ہے، تو میں نے وہ ویکسین بھی لی ہے، اس سے مجھے اتنا آرام نہیں آ رہا ہے. آپ ایج بتائیے اپنی. میری 27. ٹھیک ہے، میں آپ کو جواب دیکھتا ہوں انشاءاللہ. آپ کی کال کا بہت بہت شکریہ. بس ایک اور کال آ رہے ہیں. جی السلام علیکم. السلام علیکم. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ جی میں طارق شاہین بات کر رہا ہوں لاہور سے. جی طارق صاحب. جی مجھے نا 2 مہینے پہلے ہارٹ اٹیک ہوا تھا، تو وہ سٹنٹ ڈاکٹر نے ڈالے تھے. ٹھیک. تو وہ جو ڈاکٹر نے دوائی مجھے بتائی تھی وہ تو میں کھاتا ہوں، لیکن میں نے کہا چلیں حکیم صاحب کو سے بھی میں مشورہ کر لوں کہ کون سی ایسی دوائی ہے جس سے بلڈ پریشر اور یہ ہارٹ کی جو پرابلم ہے یہ نہ ہو دوبارہ. چلیں ٹھیک ہے. شوگر تو نہیں سر؟ جی شوگر بھی ہے حکیم صاحب مجھے، لیکن شوگر نا میں نے کافی کنٹرول میں رکھی ہوئی ہے. تو کتنی ہے فاسٹنگ؟ فاسٹنگ میں تقریباً وہی آج بھی میں نے چیک کی تھی 100 آئی تھی. اچھا. 100-110 کے قریب آتی ہے. اچھا اچھا اچھا جی چلیں ٹھیک ہے، میں آپ سے عرض کرتا ہوں. آپ کی کال کا بہت بہت شکریہ. ایک اور کالر ہمارے پاس. جی السلام علیکم. وعلیکم السلام. کون بول رہے ہیں کہاں سے؟ عظیم اللہ بول رہا ہوں فیصلہ باد سے. جی حبیب اللہ صاحب. میری بیٹی ہے 15 سال دی، اور پھلواری ہوئی ہے، بارے پوچھنا. اچھا کو پھلواری ہو رہی ہے. چلیں ٹھیک ہے، اس کا بھی آپ کو میں جواب دوں گا انشاءاللہ. تو ناظرین یہ سوالات ہمارے پاس ہیں اور انشاءاللہ تعالی اس کے جو مستحسن جواب ہوں گے میں آپ تک پیش کروں گا. یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں اور آپ سے ملتے ہیں مختصر سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارا آج کا ٹاپک انجائنا ہے، اور انجائنا کے اوپر ہم نے آپ کو بریفنگ دی کہ یہ کس وجہ سے ہوتا ہے. ہمارے پاس جو کالرز کے سوالات ہیں ان کے جوابات آپ کو دیتے ہیں. اس میں بختاور صاحبہ ہیں، انہوں نے بھی ہم سے سوال کیا اور انہوں نے دل کے متعلق بتایا کہ ان کی خالہ جو ہے ان کو رگیں بند ہیں، اور اسی طریقے سے وہ دوائیں وغیرہ بھی لینی ہیں اور کافی ان کو درد وغیرہ بھی ہوتا ہے. دیکھیں میں اس سلسلے میں سمپل سا جواب دوں گا کہ جب آپ انڈر ٹریٹمنٹ ہیں اور ڈاکٹر سے جو آپ میڈیسن لے رہی ہیں، اور آپ کو چونکہ دل کا معاملہ ہے تو آپ اپنے قریبی ڈاکٹر سے یا حکیم سے رجوع رکھیے اور ان کی ایڈوائس پر چلیے، وہ زیادہ بہتر ہے. جنرلی جو دل کی تقویت کے لیے جو چیزیں ہوتی ہیں اس میں سب سے بہتر چیز یہ ہوتی ہے کہ آملہ بہت اچھا ہوتا ہے، کہ آملے کا مربع اور سیب کا مربع، اگر ان کو شوگر نہیں ہے، اگر شوگر ہے بھی تو اس کی مقدار کم کر کے اس کو دھو کر دے دیجیے، تو صبح ناشتے میں جو ہے آملے کا مربع اور سیب کے مربع کا جو ہے وہ استعمال کیجیے، اور بہی سلسلے میں بہت عمدہ چیز ہے کہ بہی کا مربع جو ہے موجود ہوتا ہے بازاروں میں، وہ آپ اس کو دھو کر آدھا پل صبح اور آدھا پل شام کو دیں، لیکن مزید انویسٹیگیشن کے بغیر میں آپ کو کوئی جواب نہیں دے سکتا. اور ہمارے پاس جو دوائیں ہیں وہ بھی بڑی شستہ شستہ دوائیں ہوتی ہیں اور بڑی احتیاط سے وہ دینی ہوتی ہیں دل کے حوالے سے، تو آپ اپنے قریبی معالج سے رجوع رکھیے. مہرونسا صاحبہ، انہوں نے لاہور سے ہمیں کال کی، 27 سال آپ کی عمر، اور آپ نے بتایا کہ آپ کو کھانسی جو ہے وہ ختم نہیں ہو رہی. کھانسی کے لیے بہی دانہ بہت عمدہ چیز ہے، بہی دانہ بازار سے منگوا لیجئے اور اسے تقریباً آدھا آدھا چمچا کے قریب جو ہے منہ میں رکھ کے چوسیے اور پھر بعد میں نگل لیجئے، یہ بہت اچھی چیز ہے. اور ثابت ہلدی یا عام جو بازار سے جو ہے ثابت ہلدی منگوائیے، تازہ ہلدی اس کو آپ تھوڑی سی لے لیجئے، توے کے اوپر رکھیے اور اس کو ہلکا سا براؤن سا کر کے ہلکا سا توے میں گرم کر لیجئے اور شہد میں ملا کے صبح شام لیجئے، اس سے آپ کو کافی فرق پڑے گا. اور اسی طریقے سے دما بوٹی جو ہے وہ آپ لے لیں 100 گرام، اور اسی طریقے سے کاکڑ سنگی جو ہے آپ لے لیں 100 گرام، قسطشیری آپ لے لیں 100 گرام، یہ تینوں چیزوں 300 گرام ہو جائیں گی. یہ 300 گرام کا پاؤڈر 1 کلو شہد میں ملا لیجئے یا اس ریشو سے کم کر لیجئے اور اس کو شہد میں ملا کے 5 گرام صبح 5 گرام شام، یہ معجون سی بن جائے گی، اسے آپ لیجئے. اس سے انشاءاللہ تعالی اگر آپ کو لائٹ دمہ بھی ہے تو انشاءاللہ تعالی اس سے کافی بہتری کی طرف آپ آ جائیں گی. طارق صاحب ہمارے پاس تھے لاہور سے، اور انہوں نے بتایا کہ ان کا ابھی ہارٹ کا جو ہے وہ آپریشن اوپن ہارٹ سرجری ہوئی ہے، دوائیں یہ لے رہے ہیں. انہوں نے کہا کہ آپ کوئی ایڈوائس کیجئے، تو بات یہ کہ آپ انڈر ٹریٹمنٹ ہیں، آپ ڈاکٹر کی ایڈوائس پر چلیے اور جو جو دوائیں ہیں وہ لیجیے. ہاں یہ ضرور ہے کہ مربع بہی جو ہے وہ آپ بازار سے لے کے صبح شام استعمال کیجیے. نبی اکرم صلی اللہ علیہ وسلم نے طب نبوی کی اس کے بارے میں جو ہے بڑی تعریف کی ہے کہ دل کے حوالے سے یہ عمدہ دوا ہے. ہمارے پاس ایک کالر ہے، ان سے بات کرتے ہیں. جی السلام علیکم. جی حکیم صاحب، میں فریدہ واسی کراچی سے بات کر رہی ہوں. میں نے بچے کے منہ کے چھالوں کے لیے سوال کیا تھا نا، تو آپ ابھی پوچھ ہی رہے تھے، انہوں نے لائن کر دی تھی، تو میں اس کی بتا دوں. اس کی یادداشت بالکل ٹھیک ٹھاک ہے ماشاءاللہ، اور عمر 21 سال ہے. تو آپ اس کا وہ بتا دیں منہ کے چھالوں کے لیے کہ. میں نے بتا تو دیا تھا، جواب دے دیا تھا. اچھا میں نے سنا ہی نہیں، آپ ذرا پلیز ریپیٹ کر دیجیے. جی جی ٹھیک ہے، میں دیکھ رہا ہوں. آپ کی کال کا بہت شکریہ. ہمارے پاس کالر ہے، ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ میں ہیرا بات کر رہی ہوں، فیصل آباد سے. جی ہیرا بولیے. سر میرے بھائی ہیں، 15 سال اس کی عمر ہے، اس کے سر میں بہت زیادہ پین ہوتی ہے. تو بہت زیادہ ہم نے لوگوں نے علاج بھی کروایا پر اسے آرام نہیں آ رہا. اچھا تو اسے بھوک بھی نہیں لگتی، وہ کھانا نہیں کھاتا. اچھا اچھا تو آپ مجھے ایسے بتا دیں، ہمارے لائٹ بند ہے. آپ ایسا کیجئے کہ سر میں درد کی کئی کازز ہوتی ہیں، وہ تو میں دوا نہیں بتا سکتا، لیکن آپ 3 چیزیں لکھ لیجئے، ستے اجوائن، ستے پودینہ، کافور. 3 چیزیں جو ہے آپ بازار سے 50-50 گرام لا کے شیشے کی خالی بوتل میں ڈال کے اس کو تقریباً 1 گھنٹہ رکھ دیجئے، وہ بالکل پانی کی طرح بن جائے گا. اور وہ جو ہے بیسیکلی آپ وہ دوا استعمال کرنی ہے، اس کو تھوڑا تھوڑا 2-2 قطرے 4-4 قطرے لے کے سر میں اس کو باقاعدہ اس طریقے سے لگا کے کوئی پٹی باندھ دیجئے، اور اسی طریقے سے صبح شام 2-2 قطرے چینی میں یا بتاشا جو بازار سے ملتا ہے اس میں 2-2 قطرے آپ ڈال کے اس کو کھلائیے بھی، اس سے ان کا مسئلہ حل ہو جائے گا. ٹھیک ہے، ایک اور کالر ہے ہمارے پاس. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب، کیا حال ہے جی؟ جی کون صاحب کہاں سے جناب؟ میں بالکل مرتضیٰ بول رہا ہوں جی، بہاڑی میلسی سے. جی فرمائیے سر. حکیم صاحب میرا مسئلہ یہ ہے کہ آج سے کوئی 20-22 دن پہلے مجھے ہارٹ اٹیک ہوا ہے. اچھا اچھا. تو ای سی جی میں ہارٹ اٹیک آ رہا ہے جبکہ ایکو میری بالکل کلیئر ہے. اچھا اچھا. تو ابھی ڈاکٹر صاحب نے مجھے 3 ماہ بعد کا جو ہے وہ مجھے کہا انجیوگرافی کرانے کا. تو میں آپ سے کوئی رہنمائی لینا چاہتا ہوں. آپ مجھے تو یہ آپ کو ہارٹ اٹیک فرسٹ ہوا ہے؟ جی جی فرسٹ ہوا ہے. ایج کیا ہے؟ ایج 44 سال ہے میری. اچھا اچھا اچھا ٹھیک ہے. تو آپ نے انجیوگرافی انجیوپلاسٹی دونوں آپ کو کروانی پڑے گی. ہارٹ اٹیک ہونے کا یا انجائنا ہونے کا مطلب یہ ہے کہ آپ کی رگیں جو ہے 70% سے ابو بلاک ہے. ठीक है, तो इसके लिए बजाय ये कि आप मेरी कोई दवा शुरू करें, या अमूमन जो सिरका, शहद और सेब और लहसुन वाली दवा बड़ी मशहूर चल रही है, तो वो अगर आप ले सकते हैं तो उसको महलूल घर पे बना लें, या जब तक कि आप डॉक्टर से के पास एंजियोप्लास्टी के लिए नहीं जाते, तो आप बेहतर ये कि एंजियोग्राफी के साथ ही एंजियोप्लास्टी करवा लीजिए। आप बहुत शुक्रिया। हमारे पास एक और कॉलर है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, अब्दुल्ला बोल रहा हूँ पिंडी से। कहाँ से बोल रहे हैं सर? पिंडी से, रावलपिंडी से। जी फरमाइए सर। सर मेरा मसला ये है कि 25 साल उम्र है और मेरे बाल बहुत जल्द सफेद होते जा रहे हैं। ठीक है सर, यही मसला है। चलें ठीक है, मैं आपको जवाब देता हूँ। हमारे पास जो जवाबात देने हैं हमें, उसमें तारिक शाहीन साहिबा हैं लाहौर से, और इन्होंने ये बताया कि इनको भी हार्ट अटैक हुआ था, और इनको शायद मैंने बता भी दिया कि आप मुरब्बा लीजिए। दूसरी एक और चीज़ मैं आपको बता दूं कि तीन चीज़ें हैं। गुले गुड़हल, एक फूल होता है बड़ा सा चाइना फ्लावर की तरह, उसे हम कहते हैं गुले गुड़हल। ये दिल के लिए बड़ी उम्दा चीज़ है कि सेब के छिलके, गुले गुड़हल और गुलाब का फूल, ये तीन चीज़ें आप ले लें, और तीनों चीज़ों को आप पानी में उबालें। तकरीबन 5-5 ग्राम ये तीनों चीज़ें ले लीजिए, और इसी तरीके से इसको पानी में अच्छे तरीके से उबाल के छान के जो है ये एक गिलास सुबह एक गिलास शाम को लीजिए। ये बड़ा उम्दा रहता है कि ये शुगर के पेशेंट जो हैं वो भी ले सकते हैं। तो तारिक साहब को शायद शुगर भी है, तो वो मुरब्बा लेने के बजाय ये चीज़ें लें कि गुले गुड़हल, गुले गुलाब, और तीसरी चीज़ मैंने बताया कि सेब के छिलके जो होते हैं वो अमूमन इस सिलसिले में बहुत अच्छे। संदल का मशवरा मैं इसलिए नहीं दूंगा कि इसमें अमूमन संदल भी डाला जाता है, लेकिन संदल यहाँ पर जो पाउडर होता है वो जो है वो ठीक नहीं होता, वो असल नहीं होता, इसलिए बेहतर है इसको ना लिया जाए। हबीबुल्लाह साहब ने हमें अपनी बच्ची के बारे में बताया, इनको लिकोडर्मा का मसला है, बर्स का मसला है। बर्स की बीमारी के लिए सबसे पहली चीज़ ये है कि आप कोशिश ये करें कि साबित हल्दी ले लें, साबित हल्दी और मूली का तेल, दो चीज़ें ले लें। इसको मूली का तेल जो है तवे में डालिए, और उसके बाद उसमें साबित हल्दी जला सी दीजिए, या उसको हल्की सी उसको भून लीजिए, और वो तेल जो है वो महफूज रखिए। आजकल ताज़ी हल्दी भी आ रही है, तो मूली के तेल में आप हल्दी पका के और वो तेल महफूज रख लीजिए पूरे साल के लिए, और उस वो उस तेल को जो है आप निशानात पर लगाइए, इससे बहुत उम्दा रिज़ल्ट आता है। बापची इस सिलसिले में मैं अमूमन बताता हूँ कि तुख में पनवाड़ और बापची, ये बहुत उम्दा चीज़ है कि इन दोनों को हम वज़न ले लीजिए और इसको पिसवा लीजिए 100-100 ग्राम सुबह शाम, आधा आधा चाय का चमचा बच्ची को खिलाइए। इससे जहाँ जहाँ भी लिकोडर्मा या बर्स के निशानात होते हैं वो बेहतर होकर रुक जाते हैं। हमारे पास हीरा साहिबा थी फैसलाबाद से, और इन्होंने इनका जवाब बल्कि ऑन एयर मैंने दे दिया था कि आप वो सत्य अजवाइन वाला लगाइए। हम आपस एक कॉलर हैं, पहले उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम सर, मैं मोहम्मद अब्बास बोल रहा हूँ रावलपिंडी से। जी सर फरमाइए। पहले मैंने एक दफा सवाल किया था, तो मेरी तीन शरारे 200% और तीसरी 70 से अबव बंद है। अच्छा, आपने कहा था जी एंजियोप्लास्टी करवाएं, जबकि तिब्बे नबी में मैं चाहता हूँ कोई इलाज नहीं है। खालिद गजनी साहब की बुक है एक दिल के बारे में, उसमें लिखा हुआ है कि बाईपास करवाना कुफरान नेमत है, जबकि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम इसके बारे में बता दिया है इसका इलाज। जी जी जी जी। और दूसरा मेरा प्रोस्टेट का मसला है, दोनों बार आपको ये कुछ तिब्बे नबी का इसका इलाज बताएं, कुछ स्टार्ट और ये जो बाईपास वगैरह इनकी तरफ हम नहीं जानते हैं। आपका सवाल बिल्कुल 100% दुरुस्त है, और मैं मरीज अब मेरे पास मौजूद हो तो मैं तिब्बे नबी का इलाज उस बाकायदा करता हूँ और उसको चेकआउट पे रखता हूँ। इस तरीके से टेलीफोन पे इसलिए नहीं बताता कि अगर कोई इमरजेंसी हो गई, अगर आपको कोई अटैक हो गया, अगर आपको इंजाइना हो गया, तो वो थोड़ी सी जो है वो ईमानदारी नहीं होगी। बेहतर ये होता है कि मरीज़ जब मेरे करीब हो तो मैं ये चीज़ें उनको बता के उनको हर हफ्ते चेक करता हूँ, और उसको डॉक्टर की जो भी रिपोर्ट्स वगैरह आते हैं उनको भी साथ देता हूँ, देखता भी हूँ। खालिद गजनवी साहब या जो भी और बुक्स जो हमारे पास मौजूद हैं तिब्बे नबी की, वो बिल्कुल सद आँखों में मेरे सर पर, मेरी आँखों पर है वो किताबें, और उन्हीं के फैज़ से मैं ये प्रोग्राम भी कर रहा हूँ। तो हमें जैसे मैंने अभी बीच में एक साहब को मशवरा भी दिया कि बही इस सिलसिले में बहुत उम्दा है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बही के बारे में बताया, तो आपको मैंने शायद एडवाइस भी की कि आप बही का मुरब्बा ले लीजिए, लेकिन मुकम्मल तौर पे मैं आपको ये नहीं कहूँगा कि आप एंजियोग्राफी छोड़ दीजिए तमाम चीज़ें, तो ये मैं समझता हूँ कि आप बही का मुरब्बा लीजिए और उसको चेकआउट रखिए, या मेरे पास आ सकते हैं तो आप आइए। हमारे पास एक कॉलर हैं जी, अस्सलाम वालेकुम। जी कौन सा, आप कहाँ से? मैं लाहौर से बात कर रहा हूँ अकबर जी, फरमाइए। मेरा बेटा है थोड़ा कोई 5 साल का। कितने? 5 साल का? 5 साल उसके मुंह पे जिस्म पे सारा दाग निकल रहा है। मैं सुन नहीं पा रहा, आवाज जरा। अच्छा ठीक है, वो जो आजकल जो होती, ठीक है, लाकड़ा काकड़ा आप कह रहे हैं, ठीक है ठीक है, मैं इसके बारे में आपको बताता हूँ। पर एक कॉलर और हैं, इसके बाद हम कॉल नहीं लेंगे। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन कहाँ से? वालेकुम सलाम जी, मैं रुबीना ताकर, मैं कसूर से बोल रही हूँ। जी फरमाइए। आप टीवी की आवाज भी बंद कीजिए, टीवी का वॉल्यूम भी कम कीजिए, हमें आवाज नहीं आ पा रही। आप अब सवाल कीजिए अपना। ये कॉल ड्रॉप हो गई। लाकड़ा काकड़ा के लिए मैं जवाब दे दूं, पिछले जवाब भी दे देता हूं कि इसमें अमूमन जो एहतियात करनी है, इसमें खाकसीर, उन्नाब और मुनक्का, तीन चीज़ें जो है आप 5-5 ग्राम ले लीजिए, इसको पानी में उबाल के और इसके बच्चे को सुबह दोपहर शाम इनको इसको पिलाइए, और कोशिश कीजिए कि उसके नाखून वगैरह जो है वो काट दीजिए, ताकि बच्चा अमूमन ख़ारिश करता है तो ये चीज़ और बढ़ जाती है। इसका ड्यूरेशन होता है 8 दिन 12 दिन, तो वो ड्यूरेशन पूरी करके ही ये जाएगा। हमारे पास एक कॉल इंडिया से थी और बीच के गैप में आई थी, और इसमें इन्होंने बंगलोर से, इनको इनका कॉल था, कोई जबीन साहिबा थी इंडिया से बंगलोर, इन्होंने जो सवाल किया था इन्होंने बताया था, बहुत ज़्यादा जलन जिस्म के अंदर है। इसके लिए आप ये कीजिए कि साबित धनिया आप ले लीजिए, 100 ग्राम ले लें, और साबित धनिया 100 ग्राम लेके उसको अच्छी तरीके से तवे में भून लीजिए, और उसके बाद उसमें हम वज़न मिश्री मिला दीजिए, सुबह शाम 1-1 चमचा जो है आप लीजिए। इससे जिस किस्म के पेशाब की जलन हो, जिस्म में जलन हो, इसको आप लीजिए, और इसी तरीके से आप कोशिश ये कीजिए कि अपने खानों में या जो चटनी आप बनाती हैं उसमें सिर्फ हरा धनिया जो है उसका और सफ़ेद जीरे का इस्तेमाल कीजिए, तो इससे इंशाल्लाह ताला आपकी जलन बेहतर हो जाएगी। इसी तरीके से हमारे पास जो सवालात हैं जो रह गए हैं उसमें सबसे पहले ये हमारे पास विहाड़ी से, इन्होंने इसका जवाब हमने दे दिया, और इसी तरीके से पिंडी से अब्दुल कदीर साहब, इन्होंने सवाल किया था कि इनको बाल सफ़ेद हो रहे हैं, तो इस सिलसिले में अंडे का तेल या रोगन बैज़ मुर्ग आप ले लीजिए, और रोगन बैज़ मुर्ग में रोगन कलूंजी हम वज़न मिला के ये अपने बालों में लगाइए, जड़ों में लगाइए, तो इंशाल्लाह 2 से 3 महीने के अंदर बाल जो है सफ़ेद होना शुरू हो जाएंगे। विटामिन ई की जो इनटेक जो है वो ज़्यादा से ज़्यादा लीजिए, अपने खानों में मुरगन गज़ाएँ बिल्कुल बंद कर दीजिए, और आंवला जो है पिसा हुआ ले लीजिए, 1 चमचा सुबह 1 चमचा शाम जो है आंवला आप वो उसको लगाइए। इसी तरीके से हमारे पास जो है वो आखिरी सवाल जो है वो उन्होंने शायद अब्बास साहब हैं रावलपिंडी से, इन्होंने ये किया था, और इन्होंने जो सवाल हमसे किया था वो सर में दर्द और नाक बंद होने का किया था, तो इस सिलसिले में सबसे अच्छी चीज़ ये है कि आप चने ले लीजिए 1/2 किलो, और उसमें दखनी मिर्च जो है वो 25 ग्राम डाल के उसको पीस लीजिए, और इसी तरीके से जितना चने उतने ही मिश्री लेके पाउडर बना लीजिए, इसे आप खाइए, और रोगन कलूंजी के 2-2 कतरे दोनों नाक के नथनों में आप डालिए, इंशाल्लाह ताला इससे आपको शिफा होगा। इसी तरीके से आज हमारा प्रोग्राम जो है आप देख रहे हैं रात को इंशाल्लाह ताला 1 बजे रिपीट होगा, और इसी तरीके से जो आप देख रहे हैं कि ये फेसबुक में भी और नेट पे भी ये प्रोग्राम आप देख सकते हैं, रात के 1 बजे आप इसको जो भी आपको चीज़ रहेगी ये वो रात को आप इसको ज़रूर देखिएगा, और नंबर स्क्रीन पे आ रहे हैं, आप इसमें कॉन्टेक्ट करके जो भी ज़रूरी बात है वो भी आप कर सकते हैं। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, कल इंशाल्लाह ताला पल्पिटेशन के ऊपर हम बात करेंगे, दिल के अमराज को हम लेके चल रहे हैं, खफगान हमारा कल का मौजू होगा, पल्पिटेशन इंशाल्लाह खैर रही तो कल मुलाकात होगी। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को दीजिए इजाज़त, अस्सलामु अलैकुम व रहमतुल्लाह।